Book 2 87 87 ماضي الأفعال المساعدة 1 भूतकाल वाचक सहायकारी क्रियाएं 1 भूतकाल वाचक सहायकारी क्रियाएं 1 لقد توجب علينا أن نسقي الورود. हमें पौधों को पानी देना पड़ा. हमें पौधों को पानी देना पड़ा. لقد توجب علينا أن نرتب الشقة. हमें घर ठीक करना पड़ा. हमें घर ठीक करना पड़ा. لقد توجب علينا أن نغسل الصحون. हमें बर्तन धोने पड़े. हमें बर्तन धोने पड़े. هل قد توجب عليكم أن تدفعوا الفاتورة؟ क्या तुम्हें बिल देना पड़ा? क्या तुम्हें बिल देना पड़ा? هل قد توجب عليكم أن تدفعوا رسم دخول؟ क्या तुम्हें प्रवेश शुल्क देना पड़ा? क्या तुम्हें प्रवेश शुल्क देना पड़ा? هل قد توجب عليكم أن تدفعوا غرامة؟ क्या तुम्हें जुर्माना देना पड़ा? क्या तुम्हें जुर्माना देना पड़ा? من الذي قد توجب عليه أن يودع؟ कौन जाना चाहता है? कौन जाना चाहता है? من الذي قد توجب عليه أن يذهب مبكرا إلى البيت؟ किसे घर जल्दी जाना है? किसे घर जल्दी जाना है? من الذي قد توجب عليه أن يأخذ القطار. किसे ट्रेन पकड़नी है? किसे ट्रेन पकड़नी है? لقد أردنا أن لا نبقى طويلا. हम और रहना नहीं चाहते थे. हम और रहना नहीं चाहते थे. لقد أردنا أن لا نشرب شيئا. हम कुछ पीना नहीं चाहते थे. हम कुछ पीना नहीं चाहते थे. لقد أردنا أن لا نزعج. हम परेशान नहीं करना चाहते थे. हम परेशान नहीं करना चाहते थे. لقد أردت أن أتصل بالتليفون. मैं फोन करने ही वाला था. मैं फोन करने ही वाली थी. أردت أن أطلب سيارة أجرة. मैं टैक्सी बुलाना चाहता था. मैं टैक्सी बुलाना चाहती थी. أردت تحديدا أن أذهب إلى البيت. वास्तव में मैं घर जाना चाहता था. वास्तव में मैं घर जाना चाहती थी. فكرت أنك أردت أن تخابر زوجتك. مجھے لگا کہ تم اپنی پتنی کو فون کرنا چاہتے تھے. مجھے لگا کہ تم اپنی پتنی کو فون کرنا چاہتے تھے. فكرت أنك أردت أن تتصل بالاستعلامات. مجھے لگا कि तुम सूचना सेवा को फोन करना चाहते थे. मुझे लगा कि तुम सूचना सेवा को फोन करना चाहते थे. فكرت أنك أردت أن تطلب بيتزا. मुझे लगा कि तुम पिज्जा मंगवाना चाहते थे. मुझे लगा कि तुम पिज्जा मंगवाना चाहते थे.